नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.nb मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, शैक्षिक अवस्था अध्ययन कार्यदल चितवनले तहगत र विषयगत शिक्षक व्यवस्थापन गर्न जिल्ला शिक्षा कार्यालय चितवनलाई सुझाव दिएको छ। पुराना र अनुभवी शिक्षकहरूसँग उत्प्रेरणाको कमी भएको भन्दै नियुक्ति लिएको तहमै रहेर तोकेको समयसम्म अध्ययन गराउन शिक्षकहरूको ध्यान आकर्षण गराउन सुझाव दिएको छ। भदौ 26 गते गठन भएको कार्यदलले 1 महिना लगाएर तयार पारेको प्रतिवेदनमा 16 बुधे सुझाव समावेश भएका छन्। अध्ययन कार्यदलका संयोजक तथा जिल्ला शिक्षा समितिका सदस्य रमाकान्त सापकोटाले रिक्त शिक्षक पदमा अस्थायी प्रक्रियाबाटै भए पनि पदपूर्ति गर्दै शैक्षिक अवस्था सुधार गर्न लाग्नुपर्ने बताउनु भएको छ। उहाँले धेरै अभिभावकहरू कक्षा 1 बाटै अङ्ग्रेजी माध्यमको पढाइ चाहेको र गणित र विज्ञान विषयमा थप प्रभावकारी अध्यापन गर्न सकिए सामुदायिक विद्यालयमा आकर्षण बढ्ने बताउनुभयो। उहाँले शिक्षक व्यवस्थापनमा देखिएको समस्यालाई सरकारवालाको पहलमा समाधान गर्दै चितवनको शैक्षिक अवस्था सुधार्न लागिपर्ने बताउनुभयो। कतिपय शिक्षकहरू गैर शैक्षिक क्रियाकलाप तथा व्यापार व्यवसायमा लागेको भन्दै बाह्य सुपरिवेक्षण नियन्त्रण गर्न लाग्नुपर्ने कार्यदलले सुझाव दिएको छ। विगत 17 वर्ष अघिदेखि हुन नसकेको दरबन्दी मिलानमा कार्यालय लागि परे पनि रिक्त दरबन्दीले शैक्षिक अवस्थामा उल्लेख्य प्रगति हुन सकेको छैन। प्राविमा दरबन्दी समस्या नदेखिए पनि निमावि र मावि तहमा दरबन्दी विद्यार्थी संख्याको आधारमा थप हुन नहुनु मुख्य समस्या बन्न पुगेको छ। जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले कक्षा कोठामा सूचना प्रविधि भित्राउने कार्यमा जोड लिएको भन्दै कम्प्युटर ल्याब र ई पुस्तकालय बनाउने अभियानलाई जोड दिएको बताउनुभयो। प्रतिवेदनमा सामुदायिक विद्यालयतर्फ अभिभावकको विश्वास बढाउन शिक्षा कार्यालयले शैक्षिक गुणस्तरमा वृद्धि गर्नुपर्ने, रणनीति सशक्त ढङ्गले बढाउनु पर्ने उल्लेख गरिएको छ। मेसिन रिडेबल पासपोर्ट बिना श्रम स्वीकृति नहुने भएपछि जिल्ला प्रशासन कार्यालयहरूमा राहदानी बनाउनेको भिड लाग्न थालेको छ। जिल्ला प्रशासन कार्यालय चितवनको राहदानी शाखामा दैनिक करिब 200 जनाले राहदानीको फारम भर्ने गरेका छन्। तर कार्यालयमा जनशक्ति कम हुँदा भिड थाम्न मुस्किल छ। वैदेशिक रोजगार विभागले जेठ 1 गतदेखि पुराना हस्तलिखित राहदानी हुनेहरूलाई श्रम स्वीकृति नदिने जानकारी गराएपछि पुराना र नयाँ दुवै संख्या बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। राहदानी बनाउनका निम्ति दैनिक करिब 300 जना प्रशासन कार्यालय आइपुग्ने गरे पनि कार्यालयले सबैलाई सेवा दिन सकेको छैन। प्रशासन कार्यालयले आजका लागि मात्र 150 जनालाई राहदानीका लागि टोकन दिएको थियो। योभन्दा बढेको काम गर्न भ्याइँदैन। राहदानी शाखाका नायब सुब्बा कृष्णलाल श्रेष्ठले भन्नुभयो, आज नभएकाको काम भोलि हुन्छ। फारम भर्ने तर टोकन नपाउनेको संख्या पनि उत्तिकै छ। पछिल्लो समयमा दोब्बर दस्तुर बुझाएर द्रुत गतिको राहदानी लिनेको संख्या पनि धेरै छ। रत्नगर उद्योग वाणिज्य संघले रत्नगर महोत्सव 2070 को आय व्यय सार्वजनिक गरेको छ। यसपटकको महोत्सवबाट कुल 95,54,190 रुपियाँ आमदानी र 73 लाख यसपटकको महोत्सवबाट कुल 95,54,190 रुपियाँ आमदानी र 73,44,388 रुपियाँ खर्च भएको सङ्घले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ। महोत्सवबाट 22,09,802 रुपियाँ बचत भएको छ। विगतमा रत्नगर महोत्सवको आमदानीबाट शैक्षिक सामाजिक क्षेत्रको विकासमा लगानी भइरहेको र यसपटकको महोत्सवबाट पनि सङ्घको सुदृढीकरण साथै सामाजिक कामहरूमा खर्च गरिने महोत्सवका आर्थिक समिति संयोजक राजेन्द्र कुमार श्रेष्ठले बताउनु भएको छ। पुष 25 देखि माघ 5 गतेसम्म 10 दिन चलेको महोत्सवमा चितवनको आर्थिक सम्भावना भएका कृषि उत्पादनहरू, माछा, केरा, पोल्ट्री र दुग्धता साथै नयाँ पर्यटकीय गन्तव्यहरूको प्रवर्धन, स्वास्थ्य र शिक्षालाई विशेष जोड दिएको थियो। महोत्सव रत्नगर उद्योग वाणिज्य संघ र रत्नगर नगरपालिकाको संयुक्त आयोजनामा भएको थियो। नदी तथा तटीय क्षेत्रमा रहेका समुदायलाई विपदबाट जोगाउन विषयगत क्षेत्रका संयोजक तथा सदस्यहरूबीच सहज सम्पर्क स्थापना गर्ने रणनीति अवलम्बन गर्न सरकारवालाले सुझाव दिएका छन्। जिल्ला विकास समिति चितवनमा आज भएको कृत्रिम घटना अभ्यास सम्बन्धी छलफलमा सहभागीले प्रभावकारी सूचना प्रणालीको व्यवस्था गर्न सबै लाग्नुपर्ने बताएका छन्। सिंहनाथ गणशक्ति खोरका गणपति आशिष उपाध्यायले नदी नालामा बाढी आउँदै गरेको सूचना होस् या प्रकोपको खतराको संकेत देखिने बित्तिकै छिटो स्थानीय तहसम्म सूचना पुग्नुपर्ने बताउनुभयो। जिल्ला विपद आपतकालीन कार्य सञ्चालन केन्द्र चितवनमा लमजुङ स्याङ्जा धादिङ र तनहुँबाट प्राप्त प्रकोप सम्बन्धी खबरहरू एकीकृत रूपले प्रभाव हुन सके मात्रै जोखिम नियन्त्रण गर्न सकिने औँल्याइएको छ। जिल्ला विकास समिति चितवनका सूचना अधिकृत बलराम लुइटेलले खोज र उद्धार पूर्व सूचना तथा समन्वय आपतकालीन आवास तथा सामग्री व्यवस्थापन आपतकालीन शिक्षा जस्ता विषयगत क्षेत्रलाई समन्वयात्मक रूपले अगाडि बढाउनु पर्ने बताउनुभयो। जिल्ला विकास समिति चितवनले विपद पूर्व तयारी तथा प्रतिकार्य योजना तयारीलाई तीव्रता दिएको छ। जनस्वास्थ्य कार्यालय चितवनका राम केसीले विपदका समयमा प्राथमिक उपचार तथा स्वास्थ्य खानेपानी तथा सरसफाईको अवस्थालाई सहज बनाउन स्रोत साधन जुटाउने अभियानमा लाग्नुपर्ने बताउनुभयो। विपद व्यवस्थापन गर्ने कार्यमा लागि परेको अन्तर्राष्ट्रिय सहयोगी संस्था प्राक्टिकल एक्सनका परियोजना अधिकृत बुद्धि कुमारले विपद व्यवस्थापन गर्न स्थानीय सहभागिता वृद्धि गर्नुपर्ने बताउनुभयो। चितवनमा केरा खेतीको क्षेत्रफल विस्तार भएको छ। केरा खेतीतर्फ किसानहरूको आकर्षण बढेसँगै खेती गर्ने क्षेत्रफल पनि बढेको हो। प्रत्येक वर्ष चितवनमा 20 देखि 30 जना नयाँ केरा कृषकहरू थपिँदै गएको चितवन केरा व्यवसाय समितिका अध्यक्ष यज्ञ प्रसाद सुवेदीले जानकारी दिनुभयो। अघिल्लो वर्ष 1000 देखि 1200 हेक्टर क्षेत्रफलमा केरा खेती भए पनि यो वर्ष विस्तार भई 1600 हेक्टर क्षेत्रफलमा केरा खेती भएको अध्यक्ष सुवेदीले बताउनुभयो। यस वर्ष पनि केही नयाँ किसानहरू थपिएको उहाँले बताउनुभयो। चितवनमा एक गाउँ एक उत्पादन अभियान सुरु भएसँगै यसतर्फ किसानहरू आकर्षित भएका हुन्। केरा खेतीतर्फ आकर्षण बढाउन र यसलाई व्यावसायिक बनाउन एक गाउँ एक उत्पादन अभियान सुरु गरिएको हो। यसअघि विशेष गरी रत्नगर, जुटपानी, पदमपुर, ठिमुरा लगायतका स्थानमा केरा खेती गर्ने गरिए पनि हाल चैनपुर, जगतपुर, ज्योतिनगर क्षेत्रका किसानहरूले पनि केरा खेती गरेका छन्। नेपाल प्रेस युनियन चितवनले युनियनको केन्द्रीय महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा दीपक आचार्यलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। प्रेस युनियन चितवनको आज बसेको बैठकले सल्लाहकार समितिका संयोजक तथा मध्यमाञ्चल संयोजक आचार्यलाई वरिष्ठ उपाध्यक्षका लागि उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो। आगामी असार 1 र 2 गते पोखरामा प्रेस युनियनको महाधिवेशन हुँदैछ। जिल्ला समितिले चितवनको अस्तित्वलाई कायम राख्नका लागि वरिष्ठ उपाध्यक्ष पदमा अघि सार्दै आचार्यलाई विजय बनाउनका लागि कसरत समेत सुरु गरेको छ। चितवनमा न्यूनतम मापदण्ड पूरा नगरी मासु व्यवसाय सञ्चालन गरेको पाइएको छ। साथै मापदण्ड विपरीतसँगै अस्वस्थकर मासु बिक्री गरेको भेटिएको छ। मासु व्यवसायले मापदण्ड पूरा नगर्नुको साथै गुणस्तरहीन मासु समेत बिक्री गर्ने गरेको पाइएको हो। स्वास्थ्यको दृष्टिकोणले अति संवेदनशील मासु तथा मासुजन्य वस्तु व्यवसायमा व्यवसायको चरम लापरवाही देखिएपछि भरतपुर नगरपालिकाको अगुवाईमा गरेको अनुगमनमा जिल्लाको मुख्य बजार क्षेत्र नानगढको लाइन्स चोकदेखि कमलनगर सम्म सञ्चालित मासु पसल अनुगमन गर्दा यस्तो पाइएको हो। अनुगमनका क्रममा पशु वधशालाभित्र प्रयोग हुने भाँडा र उपकरण सफा नभएको, नापतलको उपकरण बिग्रिएको, पसलमा स्पष्ट रूपमा मूल्य सूची, इजाजत पत्र, नवीकरण मिति तथा स्थानीय निकायले तोकेको अन्य विवरण समेत नराखेको भेटिएको नगरपालिकाले जनाएको छ। आफूहरू फोहोर भएको देखे पनि बाध्य भए र मासु किनेर लैसानु परेको स्थानीय यमुना थापाले बताउनु भएको छ। टोलीले नानगढ क्षेत्रका 10 बङ्गुर, राँगो, कुखुरा र खसीको मासु पसलमा अनुगमन गरेको थियो। भरतपुर नगरपालिका क्षेत्रमा खुल्ला सडक छेउछाउमा न्यूनतम मापदण्ड समेत पूरा नगरी पशुवध गर्ने क्रम बढेको जनगुनासो बढेपछि मासु पसलको अनुगमन सुरु गरेको भरतपुर नगरपालिकाका वातावरण शाखा प्रमुख इन्जिनियर विराट घिमिरेले बताउनुभयो। सिनियर तथा जुनियर प्रहरी अधिकृतहरूका लागि मुस्कान सहितको प्रहरी सेवा अनुशिक्षण तालिम आजदेखि भरतपुरमा सुरु भएको छ। मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त आयोजनामा अनुशिक्षण तालिम सञ्चालन गरिएको हो। तालिमको प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले उद्घाटन गर्नुभयो। नेपाल प्रहरीको त्रिवर्षीय कार्यजना अनुरूप नेपाल प्रहरीका कर्मचारीहरूबाट सेवाग्राहीलाई मुस्कान सहितको प्रहरी सेवा दिने उद्देश्यले सो तालिम सञ्चालन गरिएको हो। तालिम पश्चात दक्ष प्रशिक्षकहरू उत्पादन भई आफ्नो कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीलाई मुस्कान सहितको प्रहरी सेवा प्रदान गर्ने विश्वास प्रहरी कार्यालयको छ। सो अवसरमा बोल्दै प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले संगठनले अवलम्बन गरेका विभिन्न योजना मध्ये मुस्कान सहितको प्रहरी सेवालाई प्राथमिकता दिई आचरण र व्यवहारमा सुधार गरी जनमुखी प्रहरी सेवा दिन तालिम महत्वपूर्ण हुने बताउनु भयो। राज्यको कानून कार्यान्वयन गर्ने निकायको रूपमा रहेको प्रहरी संगठनले यसलाई जनमुखी बनाई लागू गर्नुपर्ने उहाँको भनाइ छ। प्रजी शर्माले सेवाग्राहीलाई दिने सेवाका क्रममा शिष्ट र सभ्य व्यवहार प्रदर्शन गरी जनताले परम्परागत प्रहरीको व्यवहारमा सुधार भई राम्रो सेवा दिन सक्छ भन्ने आत्मबोध गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो। कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी प्रेक्षक प्रद्युम्न कार्कीले सामाजिक सेवामा खटिने प्रहरीले सभ्य र शिष्ट व्यवहार प्रदर्शन गर्नुपर्ने बताउनु भयो। व्यवहार र आचरण बिनाको मुस्कानको अर्थ नरहने भन्दै उहाँले हरेक क्षेत्रमा यसको अपरिहार्यता रहेको औल्याउनु भयो। पूर्वी चितवनको रत्नगरमा सर्पले टोक्दा एकजना घाइते भएका छन्। रत्नगर दुई अनाम नगरमा आफ्नै घरमा बसिरहेको अवस्थामा भित्रपछि सर्पले टोक्दा 38 वर्षीय सञ्जीव पौडेल घाइते हुनुभएको हो। पौडेलको अहिले भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको पौडेलका साथी सरोज थापाले जानकारी दिनुभयो। गर्मी बढेसँगै सर्पको बेगबेगी हुने हुँदा सावधानी अपनाउन आग्रह गरिएको छ। बढ्दो गर्मीसँगै पोखरीमा माछा मर्न थालेपछि चितवनका किसान चिन्तित भएका छन्। पछिल्लो केही हप्तादेखि बढेको गर्मीले पश्चिम चितवनका विभिन्न माछा पोखरीमा माछा मर्न थालेपछि किसान चिन्तामा परेका हुन्। चितवनमा केही महिनादेखि राम्ररी पानी पर्न सकेको छैन। अहिले चितवनको तापक्रम समेत 40 डिग्रीभन्दा माथि छ। चितवनको देवीनगर शुक्रनगर क्षेत्रमा पोखरीमै माछा मर्न थालेको गुनासो आएकाले विशेष ध्यान दिन सार्वजनिक सूचना नै जारी गरेर कृषकलाई सचेत गराएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजाराम अधिकारीले बताउनुभयो। जिल्लामा यो वर्ष सरकारी सहयोग सहित करिब 150 हेक्टर क्षेत्रमा माछा पालन विस्तार भएको छ। चितवनमा 300 हेक्टर भन्दा बढीमा माछा पालन सुरु भएको कृषि कार्यालयले जनाएको छ। चितवनको माडी गोपालनगरलाई माछाको पकेट क्षेत्र मानिन्छ। नेपाल टेलिकम भरतपुर शाखाले एक महिनाभित्र 3G मोबाइल र वाइफाई इन्टरनेट सेवा सुरु गर्ने भएको छ। 3G सेवा सुचारू गर्नका लागि तीव्र रूपमा प्राविधिक काम भइरहेको नेपाल टेलिकमले जनाएको छ। टेलिकममा रहेका पुराना उपकरणहरूलाई हटाएर नयाँ उपकरण प्रतिस्थापन गर्ने काम लगभग अन्तिम चरणमा पुगेको सेल शाखा प्रमुख नरेन्द्र थापाले जानकारी दिनुभयो। उहाँले अहिले नयाँ उपकरणहरू जडान गर्ने कार्यले गर्दा एडिएसएलमा समस्या देखा परेको बताउनुभयो। एक हप्ताभित्र एडिएसएलमा देखेको समस्या समाधान हुने उहाँको भनाइ छ। त्यस्तै नेपाल टेलिकम भरतपुरका व्यापार अधिकृत मणि सेनाले लोड सेडिङको कारण नभई प्राविधिक कारण मोबाइलमा फोन नलाग्ने, फोन काटिने जस्ता विविध समस्या देखिएको बताउनुभयो। 3G मोबाइल विस्तारसँगै ग्राहकहरूले गुणस्तर र थोरै रकममा कुराकानी गर्न पाउने भएकाले चितवनमा यसको प्रयोगकर्ताको संख्या बढ्ने टेलिकमको विश्वास छ। क्षेत्रीय होटल संघ चितवनले संयुक्त पर्यटन समन्वय समितिले विगत केही हप्तादेखि नेपाल पर्यटन बोर्डमा गरिएको प्रदर्शनमा ऐक्यबद्धता जनाएको छ। प्रमुख नियुक्ति लगायतका माग गर्दै संयुक्त पर्यटन समन्वय समितिले नेपाल पर्यटन बोर्डमा प्रदर्शन गरिरहेको छ। क्षेत्रीय होटल संघका अध्यक्ष नारायण भट्टराईले आज विज्ञप्ति निकालेर पर्यटन बोर्डमा प्रमुख नियुक्ति नगरेका कारण सिङ्गो पर्यटन व्यवसायमा नकारात्मक असर परेको भन्दै प्रमुख नियुक्त गर्न समेत माग गर्नुभएको छ। नवलपरासी जिल्लाको पर्सनीमा रुखबाट लडेर एकजनाको ज्यान गएको छ। कटहर टिप्न रुखमा चढेका नवलपरासीको पर्सनी सातका 45 वर्षीय बाबु बारा चौधरीको रुखबाट लडेर ज्यान गएको हो। इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार रुखबाट लडेका चौधरीको उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा ज्यान गएको हो। यो मौसममा कटहरको तरकारी लोकप्रिय रहेको छ। कटहरको बिक्री अत्याधिक हुने गरेकाले पर्सनीका किसानहरूले बिक्रीका लागि बजार समेत लैजाने गरेका छन्। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, सुशील कोइराला नेतृत्वको सरकारको 100 दिनप्रति तपाईँको प्रतिक्रिया के छ? ए ठिकै छ, बेचित्त बुझ्दो छैन, रसी अझै धेरै गर्नु छ। अर्पण जन आवाज में मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ टोणा बिरगञ्ज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन मुगलिन ओबिसे काठमाडौँ मुगलिन दमली पोखरा नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन फोन नम्बर 0656 63 063 मोबाइल नम्बर 98551 7443। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहानदेखि घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। मौसम सम्बन्धी जानकारीसँगै हामी स्थानीय समाचारको अन्त्यमा छौँ। तपाईँको गाउँठाउँमा कुनै घटना दुर्घटना घटेका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गरिदिनुहुन्छ भने हामीलाई जानकारी गराउनुहोला। जानकारी गराउने हाम्रो फोन नम्बर हो 0556325 5363 330, फ्याक्स नम्बर 0556325331। तपाईँसँग इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला। इमेल ठेगाना हो radioarpanews@gmail.com। हवस् त, अर्पण सबैका लागि सधैँ लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनको इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचार सकियो। ध्रुवराज खनाल बिदा भई, नमस्कार।